बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लगनको महिना यो काट्न गाह्रो भएको होला लगनको महिना यो काट्न गाह्रो भएको होला हेर्न आउने सबैलाई छाट्न गाह्रो भएको होला मनको राज्य कसैलाई सुम्पिसक्या भए पनि मनको राज्य कसैलाई सुम्पिसक्या भए पनि यस्तो कुरा भन्नलाई आँट्न गाह्रो भएको होला हेर्न आउने सबैलाई छाट्न गाह्रो भएको होला लाज पनि राख्नु पर्यो परिवार र आफन्तमा लाज पनि राख्नु पर्यो परिवार र आफन्तमा मैले खोज्या छैन भनी ढाट्न गाह्रो भएको होला हेर्न आउने सबैलाई छाट्न गाह्रो भएको होला डोली चढिसके होलान् मन मिल्ने सङ्गी जति डोली चढिसके होलान् मन मिल्ने सङ्गी जति आजकल त मनको कुरा साट्न गाह्रो भएको होला लगनको महिना यो काट्न गाह्रो भएको होला हेर्न आउने सबैलाई छाट्न गाह्रो भएको होला भानु खड्काको यसै गजल सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तुता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा हामी सुमधुर नेपाली साङ्गीतिक गजलहरूका साथमा तपाईँले पठाउनुभएका पत्र तथा गजलहरूको वाचन र केही सूचनाहरू प्रस्तुत गर्नेछौं सबैभन्दा सुरुवातमै म बुलबुलकै केही सूचनाहरू राख्दैछु बुलबुलमा आउँदो हप्ताको आइतबार र बुधबार दुई दिन हामीले बुँद राणामय बुलबुल प्रस्तुत गर्दैछौ अर्थात् आइतबार र बुलबुल अब आउने हप्ताको आइतबार र बुधबारको दुवै बुलबुलमा हामी बुँद राणाका गजल गायन सुन्नेछौ र उहाँसँग गजलको कुराकानी पनि गर्नेछौ अग्रज गजलकार बुँद राणा सम्बन्धी सो कार्यक्रम रहनेछ अब आउने आइतबार र बुधबारको बुलबुलमा भने त्यसभन्दा पछिल्लो हप्तादेखि विभिन्न बुलबुलियन र एफएम स्टेशनहरूको अनुरोधमा बुलबुल आइतबारबाट नयाँ बुलबुल शनिबार सर्दैछ सोही समय 9:15 बजेदेखि 10 बजेसम्म सर्दैछ यो जानकारी मैले कार्यक्रमको सुरुवातमा आज गराएँ र पहिलो साङ्गीतिक गजल राख्दैछु निष्प्रभ सजीको गजल छ यसलाई अन्जु पन्तले गाउनु भएको छ जवान परदेशमा जवानी छ जवान परदेश मां जवानी एकलै छ जवान परदेश मां जवानी एकलै छ तिम्रो मेरो छ ढुक्क मानेर बलियो आधारसित ढुक्क मानेर बलियो आधारसित भन्ने ठाउँ रहेन आफ्नै संसारसित गरिबी अभाव र भोकमरीको कुरा गरिबी अभाव र भोकमरीको कुरा कसरी सुनाऊ बहिरो सरकारसित भन्ने ठाउँ रहेन आफ्नै संसारसित उसलाई ऐनाको बारे कसरी बताऊ उसलाई ऐनाको बारे कसरी बताऊ बेसरी दिल दुखेको अनुहारसित भन्न ठाउँ रहेन आफ्नै संसारसित अचेल विज्ञानले सोझै विरोध गर्छ अचेल विज्ञानले सोझै विरोध गर्छ यहाँ ढुङ्गालाई पुज्ने सरकारसित भन्ने ठाउँ रहेन आफ्नै संसारसित चराहरूले पनि केही गर्न सक्दैनन् चराहरूले पनि केही गर्न सक्दैनन् प्रायजसो फुटपाथका सवारसित ढुक्क मानेर बलियो आधारसित भन्ने ठाउँ रहेन आफ्नै संसारसित यो गजल नरेश राणाको थियो उहाँ रेडियो हाम्रो पाइला जाजरकोटसँग आबद्ध हुनुहुन्छ त्यहाँ कार्यरत हुनुहुन्छ र त्यहीँबाट यो गजल पठाउनु भएको थियो अब मैले एउटा पत्र वाचन गर्छु र साथमा गजल पनि छ पेप्सी कोलाका जे सागर जो हाल आबुधाबी काठमाडौँ रहँदै आउनुभएको छ काठमाडौँको पेप्सी कोलाका जे सागरको पत्र रात्रिगन्थन शैलीमा सुरु हुन्छ यसरी जब राति बाहिर निस्केर आकाश निहाल्छु अनि बोध हुन्छ म मान्छे र मान्छेको अस्तित्व हाम्रो आकाश जत्रो अहम्ता र लघुमानव यथार्थको भिन्नता बाल्यकालमा अहिलेभन्दा करोडौं माइल परबाट मेरो थाप्लोमाथि देखिने तीन आँखले र ध्रुवतारा अहिले करोडौं माइल टाढा पुग्दा पनि मेरै थाप्लोमाथि छन् अनि म रणभुल्ल नहुनु किन अनि म दोधार नहुनु किन अनि प्रश्न नउब्जिनु किन र म पागल नहुनु किन एक निमेष अगाडिको एक चिम्टी प्राण पखेरु रौन्जेलको अवस्था र एक निमेष पछाडि प्राण उठिएपछिको पार्थिव अवस्थाको एउटा साह्रै छोटो धर्कोको बीचमा गुज्रने मान्छेको जीवनमा यति धेरै भ्रम र अहम्ता किन हुन्छ केही नसकेर पनि सबै सक्छु भन्ने तुजुक किन आउँछ मान्छेलाई कसैले दस बीस रुपियाँ र चार गेडा अक्षता नउर्याए त्यो रत्न पार्कको पेटीमा बसेर भविष्य बताउने बाजेको भरेको आफ्नै चुलो जल्छ जल्दैन उसैलाई थाहा छैन तर ऊ अर्काको भविष्य थाहा छ भनेर बस्छ अनि हामी पत्याएर लाम बस्छौँ हात देखाउन भविष्य थाहा पाउन ग्रहहरू एक आपसमा ठोकिएर एउटा चोइटो सेलायो अनि पृथ्वी बन्यो यस्तै पढेँ पृथ्वीको बनावटको बारेमा ल माने पृथ्वी त यसरी बन्यो तर त्यो ग्रहहरू चाहिँ कसरी बन्यो होला कसले बनायो र किन बन्यो सात कक्षा पढ्दा सरलाई सोधेको जवाफ आजसम्म पाएको छैन अनि कसरी मानौ ईश्वर छैन भनेर न आजसम्म रोबोटमा श्वास भर्न सकेँ न मरेको मान्छेलाई एक मिनट जिउँदो गराउन सकेँ न चन्द्रमामा जग्गा किन्न सक्नेले एक चिम्टी खुसी किन्न सकेँ सबै अप्ठ्यारा रोक्न सक्छु भन्नेले न आँसु रोक्न सकेँ अनि कसरी मानौ तिम्रो विज्ञान पूर्ण छ भनेर प्रश्न अनगिन्ती छन् जवाफ बिनाका सवालको बिस्कुन हालेर बसेको छु सक्छौ भने हस्तरेखा मेटाएर देखाऊ सुख मात्र मिल्ने भाग्य लेखाएर देखाऊ अनि मात्र तारिफ गर्छु तिम्रो विज्ञानको लास उठाई त्यसलाई जिउँदो गराएर देखाऊ सुख मात्र मिल्ने भाग्य लेखाएर देखाऊ चाहे पुग चाहे साउदी अमेरिका कतार चाहे पुग अमेरिका चाहे साउदी कतार ए परदेशी याद बिना निदाएर देखाऊ सुख मात्र मिल्ने भाग्य लेखाएर देखाऊ तिम्रा सबै काला करतुत माफी दिउँला सरकार तिम्रा सबै काला करतुत माफी दिउँला सरकार यसपालि साँच्चै विधान बनाएर देखाऊ सक्छौ भने हस्तरेखा मेटाएर देखाऊ सुख मात्र मिल्ने भाग्य लेखाएर देखाऊ प्रवीण बराइलीको संगीतमा भूपेन्द्रको गजल अब गाउँदैछन् जगदीश समाल जब दिन ढल्दै गयो तिमीलाई सम्झिए जब दिन ढल्दै गयो तिमीलाई सम्झिए जब दिल जल्दै गयो जब दिल जल्दै गयो जब दिल जल्दै गयो तिमीलाई सम्झिए जब दिन ढल्दै गयो तिमीलाई सम्झिए ¶¶ खुशीको कुरा सुन्दा तिम्रो खुशीको कुरा सुन्दा केही बेर त खुशी भए तिम्रो खुशीको कुरा सुन्दा बढ्दै गयो जब दुख बढ्दै गयो जब दुख बढ्दै गयो तिमीलाई सम्झिए जब दिन ढल्दै गयो तिमीलाई सम्झिए मेरो बारेमा कुरा गर्यो रे मेरो बारेमा कुरा गर्यो रे धेरै बेर त छाने बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल मेरो छोरा भाइ भन्दैनन् परदेशमा मेरो छोरा भाइ भन्दैनन् परदेशमा हाल कस्तो छ तँलाई भन्दैनन् परदेशमा हुँदा हाई हाई नहुँदा बाई बाई हुँदा हाई हाई नहुँदा बाई बाई आफ्नै ठान्नु मलाई भन्दैनन् परदेशमा हाल कस्तो छ तँलाई भन्दैनन् परदेशमा मेसिन हो कि मान्छे बराबरी काम छ मेसिन हो कि मान्छे बराबरी काम छ छ सुख कसलाई भन्दैनन् परदेशमा हाल कस्तो छ तँलाई भन्दैनन् परदेशमा मिलेरै बस्छौँ हामी सबै नेपाली मिलेरै बस्छौँ हामी सबै नेपाली हिमाल पहाड तराई भन्दैनन् परदेशमा मेरो छोरा भाइ भन्दैनन् परदेशमा हाल कस्तो छ तँलाई भन्दैनन् परदेशमा यो गजल केशव चापागाई सो एक आठ इलामका केशव चापागाईको थियो, जो हाल साउथ कोरिया इचोइन सी भन्ने ठाउँमा बस्दै आउनुभएको छ। अब मसँग अर्को एउटा गजल पनि छ, विनिता कार्कीले बाराबाट पठाउनु भएको। उहाँको गजल यस्तो छ, ऊ आउँछ भन्ने आशाले बाँचे म, वियोगका लाखौं कथाले बाँचे म किन पर्खिएँ आएर नसोध्नु, म किन पर्खिएँ आएर नसोध्नु, छुट्टिने बेलाको बाचाले बाँचे म, वियोगका लाखौं कथाले बाँचे म, भन्नेले केही बाँकी राखेनन् भन्न, भन्नेले केही बाँकी राखेनन् भन्न, सायद तिनैका कृपाले बाँचे म, लाखौं वियोगका कथाले बाँचे म, देखेर विरही मुस्काउँछौ भनेर, देखेर विरही मुस्काउँछौ भनेर, हो प्यारा तिम्रै मायाले बाँचे म, ऊ आउँछ भन्ने आशाले बाँचे म, वियोगका लाखौं कथाले बाँचे म। यो गजल मैले विनिता कार्कीको वाचन गरेँ, बाराबाट पठाइएको थियो। अब हामीले सुन्ने साङ्गीतिक गजल छ, निशा देसारको स्वरमा दीपिका भूषालको शब्द, दीपक शर्माको सङ्गीत। नशा धड़कन भित्र बसेको छ तिमी, मुटु फोडी आँखाबाट भित्री मनले चाहेर नि पाइन तिमीलाई, भित्री मनले चाहेर नि पाइन तिमीलाई, सुनकै छानो छाएर नि पाइन तिमीलाई, मिरमिरेमा गीत गाए बोली पुग्छ भन्थे, मिरमिरेमा गीत गाए बोली पुग्छ भन्थे, स्वर नै सुक्यो गाएर नि पाइन तिमीलाई, सुनकै छानो छाएर नि पाइन तिमीलाई, भोको बसे बोको काट्ने भाकलसम्म गरे, भोको बसे बोको काट्ने भाकलसम्म गरे, दैनिक कसम खाएर नि पाइन तिमीलाई, सुनकै छानो छाएर नि पाइन तिमीलाई, भागी टाढादेखि जन्ती आई तिमीलाई उठाइ लगे, टाढादेखि जन्ती आई तिमीलाई उठाइ लगे, आफ्नै काखमा भएर नि पाइन तिमीलाई, भित्री मनले चाहेर नि पाइन तिमीलाई, सुनकै सानो छाएर नि पाइन तिमीलाई। प्रकाश अर्यालको गजल थियो यो, चुक्कु प्रकाश लेख्नुभएको छ, उहाँले धादिङ नलाङ साथ बैरेनी उहाँको बसाई छ। र यसपछि फेरि साङ्गीतिक गजलको पालो भएको छ, यति बेला साङ्गीतिक गजल सुभाष सगमको आवाजमा राख्दैछु, प्रेमको फैसला भोलि हुनेछ। प्रेमको प्रेमको प्रेमको फैसला भोलि हुनेछ, प्रेमको प्रेमको फैसला भोलि हुनेछ, प्रेमको प्रेमको प्रेमको फैसला भोलि हुनेछ, इन्साफ गर दिने टोली हुनेछ, प्रेमको प्रेमको फैसला भोलि हुनेछ। कि होला बिछोड हाम्रो घाम जुन झैं, कि होला बिछोड हाम्रो घाम जुन झैं, कि होला बिछोड हाम्रो घाम जुन झैं, कि तिमलाई कि तिमलाई लै जाने डोली हुनेछ, कि तिमलाई लै जाने डोली हुनेछ, प्रेमको प्रेमको फैसला भोलि हुनेछ। या दुबै गलामा फुलको माला, या दुबै गलामा फुलको माला, या दुबै गलामा फुलको माला, या दुबै गलामा फुलको माला, या बिदाईको बोली हुनेछ, या बिदाईको बोली हुनेछ, प्रेमको फैसला यरलला, प्रेमको फैसला बोली हुनेछ, इन्साफ गर्दिने टोली हुनेछ, प्रेमको प्रेमको प्रेमको फैसला भोलि हुनेछ। सुभाष सगमको आवाजको गजल मैले सुनाएँ यहाँलाई। म एउटा गजलकै कार्यक्रम सम्बन्धी सूचना पनि राख्दैछु। यही माघ 17 गते बाँकेको कोलपुरमा प्रदीप भट्टराईको कविता संग्रह विरुद्धमा र गजल संग्रह शौचालयमा ईश्वर विमोचन हुँदैछ। हामीलाई त्यहाँबाट सूचना पठाउनु भएको छ संचारकर्मी गजलकार कपिल अन्जान र पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले पठाउनु भएको सूचना छ। प्राध्यापक डाक्टर कृष्ण हरि बरालको प्रमुख आतिथ्यमा हुने सो विमोचन कार्यक्रममा संगीतकार गैरे सुरेश, संगीतकार गायक हरिलम साल, गायक सुभाष अगम, गजलकार बाबु त्रिपाठी, संचारकर्मी मनोज केसी, गीतकार मिलन कोइराला लगायत देशभरिका विभिन्न जिल्लाहरूबाट अतिथिहरू आउँदै हुनुहुन्छ। माघ 16 गते साँझ र 17 गते विमोचन कार्यक्रमका अवसरमा वृहत गजल गायन कार्यक्रम पनि हुँदैछन्। सुभाष अगमको गायन पनि यस कार्यक्रमको विशेष आकर्षण रहनेछ भनेर हामीलाई पूर्णिमा साहित्य प्रतिष्ठानले सूचना पठाएको छ। यो सूचना मैले सुभाष अगमको यो गजल अहिले सुनिसकेपछि तपाईँ समक्ष राखेको हुँ। अब फेरि अर्को एउटा सांगीतिक गजल राख्नु अघि मसँग एउटा छोटो पत्र र गजल छ। आखिर दशकौं पुरानो बुलबुलियन हुँ, चाहेर पनि चुप बस्न सक्दिन। खोइ यो के हो, प्रेम या आदत, मसँग जवाफ छैन। तर मनमा यही लागिरहन्छ, बुलबुल केही हो, सायद हाम्रो माझ प्रेमी अथवा प्रेमिका। अर्को भेटमा गन्थन धेरै गरौंला। अहिले ओझेलिया जदौ गजल 9 वर्ष पुरानो हो। गजलको लागि बामे सर्दै गर्दा लेखेको, सिद्धान्तको हिसाबले गजल पूर्ण छैन तर भावको मात्राले गजल नै लाग्यो। अनि यता पोस्ट गरे भनेर रूपन्देहीका अवि वशिष्ठले पठाउनु भएको इमेलमा रहेको यो गजल वाचन गर्दैछु। भट्टीमा डेरा जमाई बसे, भट्टीमा डेरा जमाई बसे, बोटल र मासु समाई बसे, उभिन्छु भन्दा त्यसै लर्खराई, उभिन्छु भन्दा त्यसै लर्खराई, म गोडाहरू कमाई बसे, बोटल र मासु समाई बसे, म मनको रोगी उपचार छैन, म मनको रोगी उपचार छैन, नसा ओखती ठम्याई बसे, बोटल र मासु समाई बसे, संसार बो सानो मेरो सामुन्ने, संसार बो सानो मेरो सामुन्ने, पिटी छाती दमदमाई बसे, भट्टीमा डेरा जमाई बसे, बोटल र मासु समाई बसे। अब आजको बुलबुलको अन्तिम सांगीतिक कोसेली अनमोल मणिका शब्दहरू छन्। हरिलम सालको संगीत र हरिलम सालकै स्वरमा छुटिएर तिमीलाई आसू झर्यो जस्तो लाग्छ साङ्गीतिक गजलहरूका साथमा तपाईँका गजल तथा पत्रहरूको वाचन सँगसँगै अब आजको लागि हामी बुलबुलबाट विदा हुने बेला भइसकेको छ। एकपल्ट फेरि जानकारी गराउँ, अब आउने हप्ताको बुलबुल अर्थात् अब आउँदै गरेको आइतबार र बुधबारको बुलबुलमा हामी अग्रज गजलकार बुँद राणालाई प्रस्तुत गर्दैछौँ। बुँद राणामय बुलबुल भनेर हामीले शीर्षक दिएका छौँ र त्यसभन्दा पछि बुलबुल आइतबार र बुधबार नभएर शनिबार र बुधबार प्रसारण हुनेछ। विभिन्न बुलबुलियन र एफएम स्टेशनहरूको अनुरोधमा हामीले आइतबारको बुलबुललाई शनिबार सारेका छौँ। सोही समय सभा 9 बजेदेखि 10 बजेसम्म तपाईँ सुन्न सक्नुहुन्छ। आउँदो हप्ता चाहिँ आइतबार नै सुन्नुहुनेछ। बुध राणा विशेष गजलका लागि प्रतीक्षा गर्नुहोला। हवस् त, अर्को सातासम्मका लागि आउने आइतबार भेटघाट गर्ने बाचाका साथ उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तोता अच्युत घिमिरे बुलबुल बागलुङका राम कणेलको गजल वाचन गर्दै बिदा हुँदैछौँ। हरेक मान्छेमा केही अहम हुन्छ, हरेक मान्छेमा केही अहम हुन्छ, कसैमा धेरै त कसैमा कम हुन्छ। मौसमको यस्तो पुरानै आदत हो, मौसमको यस्तो पुरानै आदत हो, कहिले चिसो कहिले गरम हुन्छ, कसैमा धेरै त कसैमा कम हुन्छ। चुरोट तान्दै डाक्टरले यसो भन्छ, चुरोट तान्दै डाक्टरले यसो भन्छ, धुम्रपानले खोकी अनि दम हुन्छ, कसैमा धेरै त कसैमा कम हुन्छ। बिहान लाएर साँझ छुट्ने प्रेममा, बिहान लाएर साँझ छुट्ने प्रेममा दुनियाँभरको बाचा कसम हुन्छ, कसैमा धेरै त कसैमा कम हुन्छ। मायामा पागल भएका मान्छेलाई, मायामा पागल भएका मान्छेलाई भट्टी अस्पताल जाँड मलम हुन्छ। हरेक मान्छेमा केही अहम हुन्छ, कसैमा धेरै त कसैमा कम हुन्छ। बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल बुल।